Hello. Come on, what's wrong? के भयो तिमीलाई उदास उदास छ न केही बोल्दछ डर बुझ न मलाई डर बुझ न मलाई के भयो तिमीलाई भेटु दाम जिस्किने तिम्रो त्यो बानी थियो एक दिनमै आज यो तिमीलाई के भो चन्द्र जस्तो मुहारमा औँसीको रात किन के भुल भयो म बाट तिमी मलाई भन तिमी मलाई भन के भयो तिमीलाई हँसाउने तिमीलाई खुसी बनाउने जीवनको यो दोको तिमीलाई सजाउने तिम्रो सारा इच्छाहरू पुरा गरेकै थिए आज किन तिमीबाट म पराई भए म पराई भए के भयो तिमीलाई म देखि मेरो माया टाढिँदैछ किन केही त बोल न मुटुको धड्कन म बाट भुल भए जाँदैछु धेरै टाढा हाँसेर बाँच तिमी युग युगसम्म सदा युग युग सम्म सदा के भयो तिमीलाई उदास उदास छ न केही बोल्दछ डर बुझ न मलाई डर बुझ न मलाई सॉरी किन हद गरे हगी Please, I love you. Really, I love you.